यासगी चल्छ धेरैको भन्दा कमको को भन्दा कमको नयाँ नेपालमा मात्रै छ कस्तो नेपाल भो कतै कस्तो नेपाल भो सबै मस्तै